मलाई सोधपुछको लागि बोलाइएको थियो र उहाँहरूलाई मेरो तर्फबाट भन्नुपर्ने कुराहरू मैले सबै मैले भनेको छु। उहाँहरूले प्रश्न गर्नुभएको कुराहरूमा मैले जवाब दिएको छु। जुन आरोप छन् देशभरि आन्दोलनकारीहरूलाई मारिए त्यसको तपाईँको पनि संलग्नता छ भन्ने, यसमा मेरो संलग्नता कसरी रहन सक्छ? त्यो परिस्थितिले उब्जाएको कुरो हो त्यो। दमन कि तपाईँहरू निकाल्नु, त्यो जिम्मेवारी त जस जसबाट त्यो अधिकारको हनन भएको छ कसो तपाईँले लिनुपर्छ। जस्तो कि यहाँ तत्कालीन मन्त्रीजीहरू जुन बयान दिनुभयो यसमा चाहिँ धेरै यसो मन्त्रीजीहरूले सुरक्षा निकायले थाहा होला भन्नुभयो, त्यो उहाँहरूको भनाइ होला। त्यो हाम्रो भनाइ चाहिँ के हुन्छ नि, मानव अधिकारको हनन र अधिकतम बल प्रयोगको कुराहरूलाई लिएर हामीले पनि पटक पटक न्यूनतम बल प्रयोग गर्ने भन्ने हामीले निर्देशन पनि दिएका छौँ। त्यस सम्बन्धमा कहीँ त्योभन्दा बढ्ता आफै जान्ने भएर गरेका छन् भने तिनीहरू दोषी भागी हुन्छन्। सिपाहीको टाउकोमा हाल्ने त्यो त निर्देशन मोजिमको हुने कुरा हो, नैतिक जिम्मेवारीको कुरा अर्को। मैले व्यक्तिगत रूपमा कसरी निर्देशन दिन्छु त्यस्तो कुरा? नैतिक जिम्मेवारी त लिनै पर्छ, नैतिक जिम्मेवारी नैतिक जिम्मेवारी लिनुपर्छ भनेर भने भनिन्छ कि तपाईँले कसरी कमान्डले गरेको हो हामी त इन्स्ट्रुमेन्ट हो, हामीले चाहिँ काम गर्नुपर्छ, व्यवस्था गर्नुपर्छ, शान्ति सुरक्षा कायम राख्ने हाम्रो जिम्मा हो। त्यस सन्दर्भमा भएका घटनाहरू हुन्छन् जिम्मेवारी लिनुहुन्छ यहाँलाई पनि सस्पेन्ड गरे दरबारले तपाईँहरूलाई युज गरे हो भन्ने तपाईँहरू निर्देश हो, हामीलाई दरबारले फसा भन्नु भन्नुभएको त्यो वायत कुरा हो। यो प्रश्नै होइन, जस्तो यहाँलाई सस्पेन्ड गरेको विषयमा के भन्नुहुन्छ? सस्पेन्ड गरे विषयमा चाहिँ के छ भने नि, हेर्नुहोस् एउटा हामीले हाम्रो सङ्गठनको सिपाहीलाई पनि सङ्गठनको सिपाहीलाई पनि नोकरीबाट बर्खास्त गर्दाखेरि सफाइको मौका हामी दिन्छौँ कि है, त्यो सफाइको मौका पनि हामीले नपाएपछि यसलाई के भन्ने तपाईँहरूलाई निर्णय गर्नुहोस्। आयोगमा धेरै कुरा भएको छ हजुर। अब थ्याङ्क यू एउटा सानो थ्याङ्क यू थ्याङ्क यू हजुर। गरौँ खानु हो नि ए शेर्पा सरकार निर्णय हेर्नुहोस् दिने नदिने पहिला त्यसपछि मात्र थाहा हुन्छ है। मैले पर्सनली झिकेर खान सक्दिनँ त्यो कुरो, शेर्पाको सरकारले नदिने भन्ने निर्णय गरेपछि त्यो भए हो। मैले आफ्नो जवानहरूले पाउने रकम त्यो खान सकौँला, तपाईँहरू आफै विचार गर्नुहोस्। अनि यो तपाईँले जिम्मेवारी चाहिँ लिनुहुन्छ होइन, यति भनिदिनु जिम्मेवारी।